روانگی۔ ہدایات کے مطابق تمام زائرین کو لاہور میں 17 اگست کی صبح 8 بجے داتا کے دربار میں اکٹھے ہونا تھا۔ 8 بجے ہم داتا کے دربار پہنچ گئے۔ بھیڑ بکریاں۔ اشفاق حسین کا خیال تھا کہ دربار کے باہر حج دفتر کا نمائندہ ہماری راہ دیکھ رہا ہوگا تاکہ ہمیں ہدایات دے سکے، فلاں جگہ آپ اپنا سامان رکھ دیں، فلاں جگہ تشریف رکھیں، اپنے نام ہمارے کارکنوں کو لکھوا دیں، اس سے اپنے نمبر پوچھ لیں تاکہ آئندہ حوالے میں آسانی ہو، وغیرہ وغیرہ۔ اس کا خیال تھا کہ اگر نمائندہ نہ ہوا تو دربار سے باہر نمایاں جگہ پر ایک بڑا سا بورڈ لگا ہوگا جس پر جلی حروف میں ہدایات درج ہوں گی۔ داتا کے دربار کے صدر دروازے پر نہ کوئی بورڈ لگا ہوا تھا، نہ ہی کوئی نمائندہ کھڑا زائرین کا انتظار کر رہا تھا۔ میں نے کہا، اب بولو۔ وہ کہنے لگا، نہیں نہیں، یہ کیسے ہو سکتا ہے، کوئی نہ کوئی انتظام تو ہوگا، اتنی بڑی وزارت کا انتظام ہے، اتنے بڑے محکمے کا کام ہے، اتنا بڑا جتھا جا رہا ہے، بھائی 90 زائرین ہیں، 2-4 نہیں، کیا انہیں بھیڑ بکریوں کی طرح چھوڑ دیا جائے گا کہ اپنا راستہ خود تلاش کریں؟ دراصل اشفاق حسین ایک آئیڈیلسٹ ہے، وہ باقاعدگی، اصول اور قانون کا دلدادا ہے، وہ آرٹس کی دنیا میں رہتا ہے کہ یوں ہونا چاہیے، لہذا یوں ہوگا، لازمن ہوگا، اور اگر نہیں ہوتا تو بالکل غلط بات ہے، افسوسناک بات ہے۔ چونکہ عام طور پر ویسا نہیں ہوتا جیسا وہ سمجھتا ہے کہ ہونا چاہیے، اس لیے یہ امر اس کے لیے باعث تکلیف ہوتا ہے، اور بار بار تکلیف میں مبتلا رہ کر وہ اپنی صحت بگاڑ لیتا ہے۔ میں نے اسے کئی بار سمجھانے کی کوشش کی ہے کہ دوسروں کے قصور پر خود کو سزا نہ دو۔ میں نے خود کو سکھی رکھنے کے لیے یہ اصول بنا رکھا ہے کہ جو ہونا چاہیے اس کی توقع نہ رکھو، اگر نہ ہو تو غم نہیں ہوگا، ہو جائے تو مفت کی خوشی۔ اس کے برعکس اشفاق حسین نے بہت توقعات استوار کر رکھی ہیں۔ جو ہونا چاہیے اگر وہ نہ ہو تو اسے دکھ ہوتا ہے، اور اگر ہو بھی جائے تو بھی اسے خوشی نہیں ہوتی، چونکہ پھر وہ اس کی تفصیلات پر نکتہ چینی شروع کر دیتا ہے، اگر یہ تفصیل یوں ہوتی تو بہتر رہتا، اگر وہ بات اس طریقے پر منظم کی جاتی تو مناسب رہتا۔ ہر صورت میں وہ انتظامات میں کیڑے نکالتا ہے، لہذا اس کے لیے زندگی میں خوشی حاصل کرنے کے امکانات بہت کم ہیں، یا شاید جان بوجھ کر اس نے اہتمام کر رکھا ہو کہ زندگی میں خوشی حاصل کرنے کے امکانات پیدا نہ ہو جائیں۔ ہمارے ساتھی نذیر قیصر نے کہا، یار اندر چلو، چونکہ دربار میں مسجد کے قریب کچھ لوگ سامان لیے بیٹھے ہیں، ضروری بات ہے کہ وہ بھی ظاہر ہوں گے، چونکہ دربار میں سامان کا کیا کام۔ ہم نے سامان اٹھایا اور دربار کے اندر جا کر بیٹھ گئے۔ وہاں دوسرے لوگوں سے پوچھا، کیوں جناب، آپ امیر خسرو کے ظاہر ہیں؟ انہوں نے جواب دیا، جی۔ کیا پروگرام ہے؟ وہ بولے، کیا پتا، شاید ہو، یہاں کوئی بتانے والا نہیں ہے، یہاں کوئی منتظم نہیں کیا، ایک آدمی ہے جو نام لکھ رہا ہے، وہ بھی ہماری طرح لا علم ہے۔ آپ نے نام لکھوایا؟ اشفاق حسین نے پوچھا۔ جی، لکھوا لیا۔ اس سے پوچھا کہ پروگرام کیا ہے؟ جی پوچھا۔ کیا کہتا ہے؟ کہتا ہے ابھی لیڈر اور منتظمین آئیں گے تو اعلان ہوگا، جب تک آپ بیٹھ کر انتظار کریں۔ دربار کے اس کونے میں ہم یوں بیٹھے تھے جیسے ریلوے پلیٹ فارم پر مسافر بیٹھتے ہیں۔ سامنے داتا بیٹھا مسکرا رہا تھا۔ یہ داتا لوگ بھی خوب لوگ ہیں، صرف دو کام جانتے ہیں، دینا اور مسکرانا، دیتے ہیں اور مسکراتے ہیں، دیے جاتے ہیں اور مسکرائے جاتے ہیں۔ 1000 سال پہلے حضرت علی حجویری کو حکم ملا تھا کہ لاہور جا کر بیٹھ جاؤ، اتنا دو کہ داتا بن جاؤ، یہ نہ دیکھنا کہ مانگنے والا کون ہے، کیسا ہے، ہندو ہے، بدھ ہے، عیسائی ہے یا مسلمان ہے، نیک ہے یا بد ہے، اچھا ہے یا برا ہے، دینے والا دینا جانتا ہے، پرکھنا نہیں جانتا۔ داتا اس ہندو نگری میں آ بیٹھے جسے لاہور کہتے ہیں، سائل کو دیا اور اس خوش اخلاقی، محبت اور ایثار سے دیا کہ لاہور میں داتا کی دھوم مچ گئی اور لوگ مسلمان ہونے لگے اور ہوتے گئے۔ یہ داتا کے کردار کی عظمت تھی۔ داتا زندگی بھر دیتے رہے، پھر مرنے کے بعد بھی دیتے رہے، یہ دینے کا سلسلہ آج تک چل رہا ہے۔ پہلے چٹائی پر بیٹھ کر دیتے تھے، اب مزار کے مرکت پر بیٹھے دیے جا رہے ہیں۔ کچھ لوگ کہتے ہیں کہ اسلام تلوار کے زور پر پھیلا، سچ کہتے ہیں، لیکن وہ تلوار لوہے کی تلوار نہیں تھی، کردار کی تلوار تھی، ایثار کی تلوار تھی، خدمت کی تلوار تھی۔ یہ سامنے جو داتا بیٹھا ہوا ہے، یہی وہ تلوار ہے جس نے شمالی ہند میں اسلام پھیلایا۔ ایک ایسی ہی تلوار اجمیر شریف میں پڑی ہے، ایک پاک پٹن میں، ایک قطب مینار کے پاس دلی میں ہے، ایسی کئی ایک تلواریں ہیں، انہیں زنگ نہیں لگا، یہ آج بھی کاٹ رہی ہیں، صرف غیر مسلموں کو ہی نہیں مسلمانوں کو بھی مسلمان بنا رہی ہیں۔ ان تلواروں نے ہند میں آ کر غدر مچا دیا، اندر پرست کو دلی بنا دیا، اجودھن کو پاک پٹن بنا دیا، لاہور کو داتا کی نگری میں بدل دیا۔ میں نے اس داتا کے کئی روپ دیکھے ہیں۔ سن 1921 میں دسویں پاس کرنے کے بعد میں پہلی مرتبہ لاہور آیا تو بھاٹی دروازے میں اپنے عزیزوں کے گھر ٹھہرا۔ وہاں صاحب خانہ ایک معزز محترمہ تھی، اس کے بال لمبے تھے، چہرہ باوقار تھا، سرخ و سفید تھا، چہرے پر اس قدر روب تھا کہ ان سے بات کرنا بھی مشکل تھا۔ وہ اپنے کمرے میں تنے تنہا رہتی تھیں۔ ہر دو ایک گھنٹے کے بعد ان کے کمرے سے ایک پروقار للکار قسم کا نعرہ سنائی دیتا، داتا۔ اس زمانے میں مجھے داتا کا علم نہ تھا، نہ ہی میں اس لفظ کے مفہوم سے شناسا تھا۔ میں نے محترمہ کی بیٹی سے پوچھا، یہ کیسا نعرہ لگاتی ہیں، داتا کون ہے؟ وہ کہنے لگیں، یہ داتا کی پرستار ہیں، کبھی داتا کے دربار پر جاؤ اور داتا کو دیکھ لو۔ تب میں نے پہلی مرتبہ داتا کی خدمت میں حاضری دی۔ میں نے دیکھا داتا تو ایک مزار ہے جہاں قبر پرست لوگ ماتھا ٹیکتے ہیں۔ پھر میں نے وہ رنگ بھی دیکھا جب لاہور میں جمعرات کی شام کو ہیرا منڈی کی حسین طوائفیں بن ٹھن کر داتا کی حاضری کے بہانے جلوس کی صورت میں چلتیں، نام داتا کا لیتی، نمائش اپنی کرتی، ان کے پیچھے تماش بینوں کا ایک ہجوم ہوتا۔ پھر وہ دن بھی دیکھے جب داتا کا دربار شوقین مزاجوں کے لیے ملاقات کی جگہ تھی، راندیوو تھی، اور وہ دن بھی جب داتا کے ارد گرد کے مکانات دھندے کے لیے برتے جاتے تھے، اور اب بھی جب اوقاف کے تحت داتا کا دربار واقعی میں دربار بنا ہوا ہے۔ یہ داتا لوگ بھی عجیب لوگ ہوتے ہیں جو ماحول کی پراگندگی سے آزردہ نہیں ہوتے، جو متولیوں کی ہرس و ہوس پر چین بجبی نہیں ہوتے، جو دینے اور مسکرانے کے سوا کچھ نہیں کرتے۔ زائر تاجر۔ پھر دفتن ایک عجیب سی آواز میرے کان میں پڑی، 100 کے 80 100 کے 80۔ میں نے اس نوعیت کا آوازہ پہلے کبھی نہیں سنا تھا۔ میں نے اپنے ارد گرد دیکھا، وہاں تمام زائرین بیٹھے ہوئے تھے۔ وہ بیچارے انتظار میں بار بار دربار کی بڑی ڈیوڑی کی طرف امید بھری نظروں سے دیکھ رہے تھے کہ کب کوئی اہلکار یا لیڈر آئے اور انہیں بتائے کہ اب کیا کرنا ہے۔ کچھ دیر بعد پھر وہی زیر لبی آوازہ بلند ہوا، 100 کے 80 100 کے 80 100 کے 80۔ میں پھر چونکا۔ میرے بائیں ہاتھ بیٹھا ہوا زائر اپنا سر گھٹنوں میں دیے ہوئے بیٹھا تھا، اس کے سامنے ایک پوٹلی سی پڑی ہوئی تھی، شاید اس پوٹلی میں یہ اپنا ناشتہ باندھ کر لایا ہو، میں نے سوچا۔ لیکن وہ آوازہ چند ایک منٹ کے بعد کاغذوں کی کھڑکھڑ سنائی دی۔ میں نے دیکھا تو پوٹلی کھلی پڑی تھی اور اس میں نوٹوں کے بنڈل تھے جسے وہ زائر گن رہا تھا۔ پھر بھی بات میری سمجھ میں نہ آئی۔ ابھی میں حیرت سے دیکھ ہی رہا تھا کہ وہی زائر مجھ سے مخاطب ہو کر بولا، 100 کے 80۔ میں نے پوچھا، کیا؟ وہ مسکرا کر بولا، پاکستانی 100 کے ہندوستانی 80۔ ارے، یہ شخص ظاہر ہے کہ دکاندار ہے، اور پھر اتنے بڑے دربار میں نوٹ بدلنے کا کام کرنا۔ میں نے پوچھا، آپ ظاہر ہیں کیا؟ اس نے جواب دیا، جی۔ ہمارے ساتھ دلی جا رہے ہیں؟ جی، جا رہا تھا۔ میں نے پوچھا، کیا مطلب؟ اس نے کہا، یہاں آ کر پتا چلا کہ میرا نام لسٹ سے خارج ہو گیا ہے۔ یہ تھوڑی سی رقم میں ساتھ لایا تھا، سوچا اب اسے ڈسپوز آف ہی کر دوں۔ آپ لیں گے؟ 100 کے 80 ہیں۔ میں نے جواب میں سر نفی میں ہلا دیا۔ اس دوران میں دو زائر اس کے قریب آ بیٹھے تھے اور سودا کرنے لگے تھے۔ یہ دیکھ کر مجھ پر خوف طاری ہو گیا۔ میں نے داتا کی طرف دیکھا، داتا صاحب، یہ آپ کے دربار عالیہ میں جو کچھ ہو رہا ہے دیکھ لیجئے، میں اس میں شریک نہیں ہوں۔ شاید یہ شخص مجبوری میں یہاں دکان کھولے بیٹھا ہو، بیچارے پر ظلم ہوا ہے، پہلے بلایا گیا، پھر اس کا نام لسٹ سے کاٹ دیا گیا۔ دائیں بازو پر میں نے نرم سا دباؤ محسوس کیا، مڑ کر دیکھا، ایک زائر کے ہونٹ میرے دائیں کان کو ٹٹول رہے تھے۔ پھر اس کی سرگوشی سنائی دی، یہ چڑے چڑی کی کہانی مان نہ لینا۔ میں نے پوچھا، کون سی کہانی؟ اس نے کہا، یہی جو یہ سنا رہا ہے۔ میں نے پوچھا، کون؟ اس نے کہا، نام لسٹ سے کوئی نہیں کٹا۔ ہاں، میں نے پوچھا، اچھا، لیکن؟ اس نے کہا، اس کا یہی دھندا ہے، ایک گھنٹہ یہاں بیٹھے گا، 1000 2000 کما لے گا۔ میرا منہ کھلا کا کھلا رہ گیا۔ میں نے کہا، یہ اسے یہاں ایسا کام کرنے کیوں دیتے ہیں؟ اس نے جواب دیا، شاید انہوں نے خود اسے یہاں بٹھایا ہو۔ میں نے پوچھا، کیا مطلب؟ اس نے کہا، بھائی 50-50 اور کیا۔ اشفاق حسین کی آواز سنائی دی، نہیں، یہ کیسے ہو سکتا ہے؟ اس نے کہا، بابو جی، آپ کو نہیں پتا اس دنیا میں کیا کیا ہوتا ہے۔ داتا جی، آپ سن رہے ہیں؟ मैंने दाता साहब की तरफ देखकर दिल ही दिल में सरगोशी की। दाता हमें देख देख कर मुस्कुरा रहा था, जो लावारिस भेड़ों की तरह बैठे मुंह उठा उठाकर रखवालों का इंतजार कर रहे थे। भेड़ें और रखवाले। मुझे याद है जब मैं अयूब खान के दौर में सदर घर में मुलाजिम था तो एक शख्स मदीना मुनव्वरा से सदर के नाम एक पैगाम लाया था। उसने कहा था, मस्जिद नबवी के चाबी बरदार ने सदर के नाम पैगाम भेजा है कि भेड़ों के रखवाले खुद छांव में नहीं बैठते। हमारे यहां तो रखवाले हमेशा छांव में बैठे रहे और भेड़ें आवारगी की आदी हो गईं। अगर ऐसा न होता तो गालिबन इस मुमलिकत खुदादाद का नक्शा कुछ और होता। दफतन मस्जिद का लाउडस्पीकर बोलने लगा, जायरीन के कान खड़े हो गए। अमीर खुसरो के जायरीन मस्जिद में इकट्ठे हो जाएं। सब लोग अपना अपना सामान उठाकर मस्जिद में दाखिल हो गए। माइक पर गालिबन वही शख्स खड़ा हमसे मुखातिब था जो बाहर जायरीन के नाम कलमबंद कर रहा था। उसने तकरीर शुरू की, हजरत यह आपकी बड़ी खुशकिस्मती है कि आप हजरत अमीर खुसरो के उर्स पर हाजिरी देने जा रहे हैं, लेकिन आप फर्द की हैसियत से नहीं जा रहे, जमात की हैसियत से जा रहे हैं और आपका फर्ज होगा कि आप हिंद में जमात के रुकन की हैसियत से रहें और जत्थे के कायद के अहकाम के मुताबिक अमल करें। दूसरी अहम बात यह है कि आप में से हर फर्द वहां पाकिस्तान के नुमाइंदे की हैसियत से जा रहा है। आप वहां किसी ऐसी वैसी हरकत के सजावार ना हो जो पाकिस्तान के वकार के मुनाफी हो। फिर एक और साहब तशरीफ ले आए। बशरे से जाहिर था कि वह आला ओहदेदार हैं। उन्होंने हजरत अमीर खुसरो की जिंदगी से वाकयात सुनाने शुरू कर दिए। उनकी तकरीर बड़ी उम्दा थी लेकिन उसमें तासुर न था, शायद इसलिए कि अहलकार थे, अंदाज में बरतरी थी, नुमाइश थी। तकरीर खत्म करने के बाद अहलकार ने ऐलान किया कि अब जत्थे के लीडर अपने ख्यालात का इजहार करेंगे। लीडर साहब अभी तशरीफ नहीं लाए, कारकुन की आवाज आई। अशफाक हुसैन ने मुझे कोहनी मारी, यार ये सब लोग बारी बारी भेड़ों को हिदायत दे रहे हैं कि वहां जमात की हैसियत से रहना, लीडर के अहकाम की पैरवी करना। क्या कोई साहब लीडर को नहीं बताएंगे कि इनको वहां क्या करना है? हमारे पास बैठे हुए एक साहब बोले, लीडर हिदायत से बेनियाज होते हैं। नहीं नहीं, ऐसी बात नहीं, जरूर उन्हें ब्रीफ किया होगा, जभी तो वो अभी तक नहीं आए। अशफाक हुसैन ने पूछा, क्या मतलब? उन्होंने जवाब दिया, भाई साहब जरूर उन्हें समझाया होगा कि पहले जायरीन को इकट्ठा होने की मोहलत देना, जब पिंडाल भर जाए फिर सूरत दिखाना, यही लीडर की शाया निशान है। फिर अशफाक हुसैन बोला, तो फिर हमें क्यों 7:30 का वक्त दिया था? उन्होंने जवाब दिया, भाई हम जायर हैं, लीडर नहीं है। अगर लीडर भी अवाम का सा रवैया अख्तियार कर लें तो वो लीडर कैसे रहेंगे? दफतन शोर मच गया, आ गए आ गए। एक नहायत मौजिज जाने पहचाने साहब तशरीफ ले आए। उनका चेहरा नूरानी था, बशरा पुरवकार था, आवाज में रऊनत थी, बात में खुद एतमादी थी। बात का अंदाज तकरीरी था, तकरीर का अंदाज रस्मी था, किताबी था, यूं जैसे वो शख्स जो जानता है अनजानों से बात कर रहा हो। हिदायत में सनत थी, अंदाज में मिठास थी, अखलाक था, तकरीर में सभी कुछ था लेकिन तासुर नहीं था। वो तासुर जो इज्ज से पैदा होता है, वो इज्ज जो होंठों पर नहीं खेलता बल्कि दिल की गहराइयों से उभरता है। बहरहाल लीडर की आमद पर मजमे में खुशी की लहर दौड़ गई कि रखवाला आ गया। वो लोग जो कुछ देर पहले लीडरों पर नुक्ताचीनी कर रहे थे उनके चेहरे भी खुशी से दमक उठे। फिर हार पहनाने और दस्तार बंदी की रस्म शुरू हो गई और हमें पता चला कि जत्थे का एक लीडर नहीं, चार हैं। कोई डिप्टी है, कोई असिस्टेंट है, कोई खाजिन है, कोई कुछ और है और कोई कुछ और। लीडराने कराम की दस्तार बंदियों के बाद फर्दन फर्दन जायरीन को बुलाकर उन्हें दस्तारें पेश की गईं और पाकिस्तानी जायर के बिल्ले लगाए गए। फिर ऐलान किया गया कि बाहर बसें खड़ी आपका इंतजार कर रही हैं, आप उन बसों में तशरीफ रखें, सामान साथ ले जाएं क्योंकि बहुत जल्द हम वाघा की बॉर्डर की तरफ रवाना हो जाएंगे। कुलियों का जुलूस। जायरीन ने अपने अपने बिस्तर और सूटकेस उठाए और दरबार से बाहर निकल गए। दरबार से बाहर कोई बस न थी। अशफाक हुसैन ने कहा, यहां बाहर तो कोई बस नहीं है? मैंने जवाब दिया, यकीनन होगी, इस बाजार से बाहर होगी, मुमकिन है इस इलाके से बाहर हो, बहरहाल बसें बाहर हैं। वो सामान संभालते हुए बोला, क्या मतलब? मैंने कहा, सारा लाहौर दरबार से बाहर है। بازار کی طرف چند زائرین جا رہے تھے، ہم بھی ان کے پیچھے پیچھے چل پڑے۔ سارا بازار زائرین کے جلوس سے بھرا ہوا تھا، سروں پر بسترے، ہاتھوں میں سوٹ کیس، ٹوکریاں، تھیلے۔ بازار والے حیران تھے کہ قلیوں کا یہ جلوس کہاں سے آ گیا۔ بازار کے اختتام پر باہر سڑک پر پہنچے تو واقعی دو بسیں کھڑی تھیں۔ بسوں پر سامان لاد دیا گیا، لوگ بیٹھ گئے۔ لیڈر بس کے باہر کھڑے ہدایات دے رہے تھے، احتیاط سے اپنا سامان رکھیے اور اس کی حفاظت کیجیے، اب آپ بس میں تشریف رکھیے چونکہ ہم روانہ ہونے ہی والے ہیں۔ سب لوگ بیٹھ گئے تو لیڈر صاحب بس میں تشریف لائے اور بڑے اخلاق سے فردن فردن پوچھنے لگے، آپ آرام سے بیٹھے ہیں نا، سامان رکھوا دیا گیا؟ پھر وہ دوسری بسوں میں داخل ہو کر یہی سوال پوچھنے لگے۔ دم پخت۔ اس پر بس والے یک زبان ہو کر بولے، جناب کی مہربانی ہے، ہم سب ٹھیک ہیں، البتہ شدت کی گرمی ہے اور ہم یہاں گرمی میں یوں دم پخت ہو رہے ہیں جیسے دیگ میں پڑے ہوں، روانگی کا حکم دیجئے تاکہ بس چلے تو ہوا لگے، بس اب ہم روانہ ہونے والے ہیں۔ یہ کہہ کر لیڈر بس سے نیچے اتر گئے اور زائرین اس امید پر مطمئن ہو گئے کہ یقیناً اب بس کو روانہ ہونے کا حکم دینے کا اہتمام کرنے میں مصروف ہوں گے۔ دیگ میں پڑے پڑے آدھا گھنٹہ گزر گیا، بھیڑیں ممیانے لگیں، کیوں بھائی اب کس کا انتظار ہے؟ پتا نہیں، پوچھو تو صحیح یار یہ کہ تاخیر کیوں ہو رہی ہے، کس سے پوچھیں، لیڈر کہاں ہے؟ پتا نہیں بھائی، بسوں کی روانگی کے اہتمام میں مصروف ہیں، کہیں گئے ہیں غالباً۔ حد ہو گئی یار، ایک گھنٹہ گزر گیا۔ بھیڑیں بے قابو ہوئی جا رہی تھیں۔ ہماری بھیڑوں کی خصوصیت ہے کہ وہ بے قابو ہو کر بھی قابو میں رہتی ہیں۔ دفتن ایک ویگن نما کار بسوں کے قریب آ کر رک گئی۔ لیڈر نیچے اترے اور بڑی محبت سے پوچھنے لگے، کیوں حضرات آپ تیار ہیں؟ کوئی صاحب بس کے باہر تو نہیں نکلے ہوئے؟ اشفاق نے کہا، واہ، جواب نہیں، ہم سے روانگی کی اجازت طلب کی جا رہی ہے، ہمیشہ سے یہی دستور ہے، فیصلوں کے بعد عوام سے انگوٹھا لگوایا جاتا ہے، بھائیو منظور کہ نا منظور۔ لیڈروں کی ویگن چل پڑی، اس کے پیچھے دونوں بسیں چل پڑی۔ ایک صاحب بولے، یار ہمارے لیڈر تو ہمارے ساتھ بس میں بیٹھے تھے، ان کی جگہیں ابھی تک خالی ہیں۔ بس میں پیچھے سے آواز آئی، ہاں وہ ہمیشہ ہمارے ساتھ بیٹھتے ہیں اور ان کی جگہیں ہمیشہ خالی پڑی رہتی ہیں۔ کسٹم ہاؤس۔ زندگی بھر کسٹم ہاؤس کو میں نے کبھی اہمیت نہ دی تھی، اس ضمن میں میرے تجربات بے حد محدود تھے، میں صرف ایک بار ملک سے باہر گیا تھا، وہ بھی حج کے لیے۔ کسٹم ہاؤس کے ایک خوش اخلاق افسر نے دبی آواز میں مجھ سے پوچھا تھا، سونا تو نہیں لائے؟ میں نے کہا تھا، لایا ہوں۔ اس پر وہ بے حد محظوظ ہوئے، جھک کر زیر لب بولے، کہاں چھپایا ہے؟ میں نے جواب دیا، یہ تو $1,000,000 سیکرٹ ہے۔ وہ بولے، بھائی بہت مہنگا ہے، اور پھر سوٹ کیس کھولے بغیر اس پر چوک سے نشان ڈال کر قلی سے کہا، لے جاؤ۔ پھر ایک روز میں نے ٹیلی ویژن کا مشہور پروگرام 50-50 دیکھا تھا، ایک حسین و جمیل لڑکی کا سوئمبر رچا ہوا تھا، تین امیدوار تھے، ایک اہلکار، ایک دکاندار اور ایک گنوار۔ لڑکی ہاتھ میں رضامندی کی مالا اٹھائے چل پڑی، اہلکار کے پاس رکی، اس کا جائزہ لیا اور آگے بڑھ گئی۔ پھر دکاندار کو غور سے دیکھا، ابھی وہ دکاندار کو دیکھ ہی رہی تھی کہ تیسرے امیدوار گنوار نے جیب سے ایک تختی نکالی جس پر لکھا ہوا تھا کسٹمز کا چپڑاسی۔ یہ دیکھ کر لڑکی نے لپک کر گنوار کے گلے میں پریم مالا ڈال دی۔ اس روز سے میرے دل میں کسٹمز کی اہمیت بہت بڑھ گئی۔ واگا کا کسٹم ہاؤس دیکھ کر میں بہت مایوس ہوا، دیر تک چپڑاسیوں کا جائزہ لیتا رہا، لیکن وہ چپڑاسی نظر نہ آیا جس کے گلے میں لڑکی نے پریم مالا ڈالی تھی۔ واگا کے کسٹم ہاؤس میں دو ہال کمرے تھے، ایک آنے والے مسافروں کے لیے، دوسرا جانے والے مسافروں کے لیے۔ ایک بڑا کمرہ فارنرز کے لیے مخصوص تھا اور دو ایک چھوٹے کمرے سٹاف کے لیے۔ عمارت کے سامنے ایک لمبا برآمدہ تھا، اس کے سامنے ایک وسیع پلاٹ۔ پلاٹ کے قریب سڑک پر کوئی 40-45 نئے نکور چمکتے ہوئے سوٹ کیس اور بیگ قطار میں پڑے ہوئے تھے۔ قریب ہی بہت سے فارنرز کا ایک جتھا کھڑا تھا۔ پھر میں نے کسٹمز کے دوسرے عملے کی طرف توجہ کی، چند ایک خوش لباس نوجوان پی آئی اے کے اسٹاف کی طرح چاق و چوبند چل پھر رہے تھے۔ پلاٹ میں ایک جانب دو لمبی میزیں پڑی ہوئی تھیں، دو اہلکار ان میزوں کے قریب آ کر کھڑے ہو گئے۔ چپڑاسی نے اعلان کیا، زائرین اپنا اپنا سامان لے کر باری باری آتے جائیں۔ یہ سنتے ہی میرا دل دھک دھک کرنے لگا، کہاں چھپاؤں؟ اسلام آباد سے روانگی سے پہلے ہی اشفاق حسین اور میں نے مل کر بڑی محنت سے ہومیوپیتھی کی کتابوں کی ایک فہرست بنائی تھی۔ دلی کے ہومیوپیتھک پبلشرز کے دو ایک پرانے کیٹلاگ ہمارے پاس موجود تھے، ہم نے قابل خرید کتابوں کی قیمتوں کو جمع کیا تھا تاکہ اندازہ لگا سکیں کہ کتنی رقم ہمیں ساتھ لے جانی پڑے گی۔ ایک روز جب ہم اسی سلسلے میں حساب کتاب میں مصروف تھے تو ہمارے پڑوسی آ گئے۔ ہمارے اندازے کو دیکھ کر وہ قہقہہ مار کر ہنسے اور بولے، قانون کے مطابق آپ اتنی رقم ساتھ نہیں لے جا سکتے۔ اشفاق حسین بولا، اچھا کتنی رقم ساتھ لے جا سکتے ہیں؟ یہی کوئی 50-60 روپے۔ لیکن لوگ تو بڑی بڑی رقمیں لے جاتے ہیں، چورا چھپا کر لے جاتے ہیں، ویسے نہیں لے جا سکتے، اور اگر پکڑے جائیں تو رقم ضبط ہو جاتی ہے۔ یہ خبر ہمارے لیے سخت پریشان کن تھی۔ جب پڑوسی چلا گیا تو میں نے اشفاق حسین سے کہا، اب بولو۔ اشفاق حسین بولا، رقم تو لے جانی ہی پڑے گی ورنہ مقصد ہی فوت ہو جائے گا۔ میں نے کہا، اور اگر پکڑائی ہو گئی تو؟ یہ رسک تو لینا پڑے گا بھائی، اشفاق حسین نے جواب دیا۔ اب سوال یہ پیدا ہوا کہ رقم کہاں چھپائیں۔ پرانی کہانیوں میں سنتا آیا تھا کہ ماں بیٹے کو سفر پر بھیجنے کے وقت روپے اس کی صدری میں سی دیا کرتی تھی کہ اگر ڈاکوں سے مٹ بھیڑ ہو جائے تو رقم محفوظ رہے۔ میں نے سوچا، چلو روپے میں بھی واسکٹ میں ہی سی لوں گا۔ بات تو بڑی معقول تھی، دقت یہ تھی کہ واسکٹ پہننے کا موسم نہ تھا، اتنی گرمی میں بھلا واسکٹ کون پہنے، اور اگر پہن لے تو غیر از معمول بات کی نشاندہی کر دے گی۔ پھر میں نے سوچا کہ جوتے میں رکھ لوں۔ عرصہ دراز سے میں دیسی جوتا پہنتا ہوں جو بہت ہلکا پھلکا ہوتا ہے۔ جوتے میں نوٹ چھپانے کے لیے میں نے دو پتاوے خریدے۔ نوٹوں کو کاغذ میں لپیٹ کر میں نے پتاووں تلے چھپا دیا۔ اس طریقہ کار سے میں مطمئن نہ ہوا، کیونکہ میں جب بھی چلتا تو پتاوے کے نیچے سے کاغذ کا کوئی نہ کوئی کونا باہر نکل آتا۔ اس بات کو جانچنے کے لیے دو روز میں نوٹوں کو پتاوے تلے چھپا کر چلنے پھرنے کی ریہرسل کرتا رہا۔ پھر بھی میں یقین سے نہیں کہہ سکتا کہ کیا واقعی کاغذ کا کونا باہر نکل آتا تھا یا مجھے ہی نکلا ہوا نظر آتا تھا۔ دو روز کی مشق کے بعد میں نے اس طریقہ کار کو رد کر دیا، جوتے میں نوٹ چھپانے کی بات نہیں چلے گی۔ صاحب، قانون کے خلاف کام کرنا کتنا مشکل ہوتا ہے۔ حالانکہ مجھے پسینہ نہیں آتا، یہ ایک طبعی نقص ہے، شاید توارثی ہو، لیکن ان دو دنوں کے دوران مجھے اتنے پسینے آئے کہ ساری زندگی نہ آئے ہوں گے۔ ایک عزیزہ نے کہا، لو یہ تو آسان کام ہے، میرے پاس ایک ایسی شلوار ہے جس میں جیب لگے ہوئے ہیں، خفیہ جیب۔ میں نے وہ جیب دیکھے، بہت ہی موزوں تھے، لیکن دقت یہ تھی کہ شلوار کاٹن کی نہیں تھی، ریشمی تھی، اور اس کی بناوٹ زنانہ تھی۔ پھر ایک نوجوان آ گئے، بولے یہ تو کوئی مشکل کام نہیں ہے۔ میں نے کہا، تو پھر حل کر دو۔ بولا، پہلے سامان دکھائیے۔ سامان ایک بیگ اور ایک سلیپنگ بیگ پر مشتمل تھا۔ اس نے بیگ کو ٹٹولا، اس میں کتابیں ہیں کیا؟ میں نے کہا، ہاں تین کتابیں ہیں۔ مجھے تو شاید خود خیال نہ آتا۔ اشفاق حسین نے کہا، یار فکر توسوی کے لیے کوئی تحفہ نہ لے چلیں۔ میں نے جواب دیا، ضرور، لیکن کیا لے کر جائیں؟ دو ایک دن میں اس موضوع پر سوچتا رہا۔ آخر ایک صاحب بولے، بھائی ادیب آدمی ہے، کتابیں لے جاؤ، تازہ بتازہ قسم کی۔ میں نے بازار سے تین تازہ ترین کتابیں خرید لیں، وہ بیگ میں پڑی تھیں۔ نوجوان نے کہا، بس کام بن گیا۔ اس نے کتابوں کے سرورقوں کے نیچے نوٹ رکھ کر اوپر لئی لگا دی۔ ہاں تو میں کہہ رہا تھا، جب کسٹم والوں نے آواز دی کہ زائرین اپنا اپنا سامان لے کر باری باری معائنے کے لیے آتے جائیں تو میرا دل دھک دھک کرنے لگا۔ وہ چپڑاسی، وہ ایک عجیب صورتحال تھی۔ ہر زائر کے پاس رقم حسب توفیق موجود تھی، کسی کے پاس 1,000، کسی کے پاس 10,000۔ پردیس میں بھلا رقم کے بغیر کون جاتا ہے؟ حج آفس نے روانگی سے پہلے ہر زائر سے 710 روپے وصول کر لیے تھے۔ یہ رقم اخراجات کے لیے تھی، اور اس رقم میں سے انہوں نے ہمیں بھارتی کرنسی میں گزارا الاؤنس دینا تھا۔ داتا کے دربار میں اعلان کیا گیا تھا کہ زائرین کو بھارتی کرنسی میں رقم امرتسر میں دی جائے گی۔ کسی نے اس بات کی وضاحت نہ کی تھی کہ کتنی رقم دی جائے گی، اس لیے زائرین سب ڈاما ڈول تھے۔ بہرحال ہر زائر کے پاس رقم موجود تھی جو اس نے اپنے سامان میں چھپا رکھی تھی۔ ادھر کسٹمز کے اہلکاروں کو بھی علم تھا کہ ہر زائر کے پاس رقم موجود ہے جو سامان میں چھپائی گئی ہے۔ کسٹمز کے اہلکاروں کا کام ہی یہ ہے کہ وہ بوجھیں کہ رقم کہاں چھپائی گئی ہے۔ سامان اور سامان والے کو دیکھ کر وہ اندازہ لگاتے ہیں کہ رقم کہاں ہے۔ مسکراتے اور سرسری طور پر ان جگہوں کو دیکھ کر جہاں رقم نہ ہوتی، سامان پر چوک سے نشان لگاتے اور جانے دو، कहकर आगे बढ़ जाते। मैं हैरान खड़ा देखता रहा, वाह क्या सूरत हाल है। अहलकारों को पता है लेकिन वो चश्मपोशी कर रहे हैं और मुसाफिर खुश हैं, मूंछ पर ताव दे रहे हैं कि वाह ऐसी जहानत से रकम छुपाई के साला बूझ ही नहीं सका। फिर दफतन पता नहीं किस बात पर कस्टम्स का एक चपड़ासी बेफर गया, जलाल में आ गया। जाहिर से बोला बिस्तर खोलो। जाहिर ने बड़ी बेनियाजी से बिस्तर खोल दिया। चपड़ासी बोला तकिया मुझे दो। जाहिर ने हिचकिचाते हुए तकिया दे दिया। चपड़ासी ने तकिए का एक कोना फाड़ दिया, अंदर हाथ डाला और 2000 के नोट बाहर निकालकर रख दिए। यह सारा अमल यूं हुआ जैसे सड़क पर तमाशा करने वाले मदारी किया करते हैं। अंगूठी आपके हाथ में थमा देते हैं और फिर वही अंगूठी सामने खड़े बाबू की जेब से बरामद करके दिखाते हैं। लेकिन कस्टम्स के चपड़ासी का यह अमल शोबदेबाजी नहीं था, बल्कि तजुर्बा था, निगाह थी। फिर जो मैंने गौर से चपड़ासी की तरफ देखा तो फौरन पहचान गया, अरे ये तो वही है जिसके गले में 50-50 की दोशीजा ने प्रेम माला डाली थी। कस्टम से फारिग होकर हम अपना अपना सामान उठाकर हिंदी बॉर्डर की तरफ चल पड़े। पाकिस्तानी बॉर्डर पर कोई कुली दस्तयाब न था, चूंकि सारे कुली फॉरनर्स के टोले का सामान उठाने पर लगे हुए थे। वहां उन्हें 10 की जगह 20-25 रुपयों की तवक्को थी, बख्शिश अलग। इसलिए हम देसी लोग उनके लिए घाटे का सौदा थे। पाकिस्तानी हद से हिंदी हद तक काफी लंबा फासला था। अशफाक बोला यार आज तो मारे गए। मैंने पूछा क्या मतलब? अपना कबाड़ा हो गया यार सामान उठा उठाकर। मैं तो यूं महसूस करने लगा हूं जैसे मैं इस्लामाबाद का जायर नहीं बल्कि बॉर्डर पर सामान उठाने वाला कुली हूं। खैर यहां तो मजबूरी है, लेकिन वहां हम पर नाहक ज्यादती की गई। वहां कहां, दाता के दरबार से सड़क पर खड़ी बसों तक। वो बोला वहां इंतजाम हो सकता था, कोई रेड़ा करवा लेते, बसों को दरबार के सामने ला खड़ी करते। मैंने कहा रखवाले भेड़ों की नजर से नहीं देखते। अशफाक ने पूछा क्या वो देखते हैं? मैंने जवाब दिया हां देखते हैं, रखवाले की नजर से देखते हैं। अशफाक बोला अच्छे रखवाले हैं। मैंने कहा आज की दुनिया में रखवालों को मास्टर्स कहते हैं। सिख ही सिख। वो चिल्लाया अरे लो हिंदी सरहद आ गई। हमारे सामने सड़क पर जंजीर लगी हुई थी। मैंने बिस्तर सरकाकर नजर उठाकर देखा, सामने जंजीर के पीछे सिख ही सिख बैठे थे। सिख कुलियों की कतारें लगी हुई थीं। या अल्लाह क्या हिंद के सारे ही सिख कुली बन गए? एक सिख ने लपक कर हमारा सामान उठा लिया। अशफाक ने कहा यार पहले पैसे तो तय कर लो, जो मर्जी दे देना जी, हमारे पास तो भारतीय करेंसी ही नहीं है यार। ओ छड्डो जी कोई करेंसी दे देना। कुली ने हमें ले जाकर एक बैरिक के बरामदे में बिठा दिया। ये ले अपनी मजदूरी, अशफाक ने जेब से रकम निकालते हुए कहा। वो बोला ना जी अधवाठ में पैसे नहीं लेंदा, बस में बिठाकर लूंगा। मैंने हैरत से सिख कुली की तरफ देखा, यह असली कुली मालूम नहीं पड़ता, फिल्मी कुली सी बातें कर रहा है। बरामदे में एक सिख आ खड़ा हुआ। भाई अपने पासपोर्ट अंदर जाके दे दो। पासपोर्ट लेकर मैं अंदर गया तो देखता हूं कि एक बहुत लंबी सी मेज पर दो रोया सिख ही सिख बैठे हैं, चुस्त पगड़ियां पहने, चेहरे पर सेहत के बोर्ड सजाए, आंखों में चमक, अंदाज में बेतकल्लुफी। मैं सिख से बहुत मुतासिर हूं, उसे मिलकर यूं महसूस होता है जैसे अपनों में बैठा हूं। सिख में सादगी है, बेतकल्लुफी है, खुलूस है। वो जज्बाती है, गुसियल है, सेहतमंद है, खाता है, पीता है, बोलता है, चालता है, गुमसुम नहीं रहता, जोशीला है, उसमें जिंदगी है, रवानी है। सिख में सिर्फ एक खामी है और वो ये कि इन्हें आसानी से इस्तेमाल किया जा सकता है। ये वस्फ हर सादा मिजाज जज्बाती कौम में होता है। हालांकि तकसीम के वक्त जो कुछ मशरकी पंजाब में हुआ था उसके बाद मेरे दिल में सिख के खिलाफ इंतकामी जज्बा या कम अज कम बोझ पैदा हो जाना चाहिए था। सच्ची बात यह है कि मैंने बहुत कोशिश की कि यह बोझ जड़ पकड़ जाए, लेकिन मैं कामयाब ना हो सका। गालिबन इसकी वजह यह थी कि सिख में लोक किरदार का उनसर गालिब है और लोक किरदार से मुझे इश्क है। लोक किरदार के हामिल लोग ढके छुपे नहीं होते, उनमें दोधारीपन नहीं होता। यह नहीं कि मुंह पर कुछ और बगल में कुछ। बाहर सूरत मैंने सिख से दूर रहने की जितनी भी तदबीरें की सब नाकाम हो गईं। जब भी सिख पाकिस्तान में आते तो मुझे ऐसा महसूस होता जैसे अपने आ गए हूं। उन्हें देखकर मुझे सुख सा महसूस होता, खुशी की एक लहर दौड़ जाती। पासपोर्ट चेकिंग के बाद सामान चेक करने का काम शुरू हुआ। हिंद के कस्टम्स को भी इल्म था कि हर मुसाफिर ने सामान में पाकिस्तानी करेंसी छुपाई हुई है, मगर उन्होंने तवज्जो ना दी, सरसरी तौर पर देखा और पास करते गए। उनका मुआयना पाकिस्तानी कस्टम्स की निस्बत ज्यादा सरसरी था, शायद इसलिए कि उन्हें पता था कि यह सारा रुपया हिंद में खरीदो फरोख्त पर सर्फ होगा। दोपहर ढल चुकी थी, शाम होने वाली थी, लेकिन जायरीन के खाने का कोई इंतजाम ना था। कोई सेब खा खा कर गुजारा कर रहा था और कोई पकौड़ों से पेट भरे जा रहा था। फ्रेंच रेवोल्यूशन। जब हम इस्लामाबाद से चले थे तो मेरा ख्याल था कि जायरीन के खाने पीने का बंदोबस्त हज दफ्तर वाले सरंजाम देंगे। जो 710 रुपए हर जायर ने अदा किए थे, ये इंतजाम उसी रकम में से होगा। लाहौर रवाना होने से पहले इत्तेफाकन एक साहब मिल गए, कहने लगे बेशक खाने और रहाइश का इंतजाम वही करेंगे, लेकिन खाने के दाम जायर खुद अदा करेंगे। अशफाक हुसैन यह सुनकर बहुत खुश हुआ। हिंद जाने से पहले उसे एक ही फिक्र दामनगीर था, यार मेरे परहेजी खाने का बंदोबस्त कैसे होगा? क्या मुझे वहां बेनमक मिर्च का कद्दू पका हुआ मिल जाएगा? क्या नाश्ते में वही मयसर आएगा? अशफाक हुसैन बोला, अगर खाने का इंतजाम हज ऑफिस करेगा तो फिर समझो मौज हो गई। दिल्ली पहुंचते ही मैं मुंतजमीन को अपनी जरूरियात की लिस्ट बनाकर दे दूंगा, दही, बेनमक का कद्दू और पुदीने की चटनी जिसमें नमक ना हो, बस मेरी यही जरूरियात है। लाहौर पहुंचकर अशफाक हुसैन ने मुझे फोन किया और बोला, यार दिल्ली में तो खाने का इंतजाम मुंतजमीन करेंगे, लेकिन सफर में हम क्या खाएंगे? मैंने कहा, हां यार इसका कोई इंतजाम करना चाहिए। अशफाक हुसैन ने जवाब दिया, क्या मैं यहां से खाना बनवाकर साथ ले चलूं? मैंने कहा, ठीक है ले चलो। उसने ताकीद की, तुम कोई इंतजाम ना करना। मैंने बात सोचे समझे बगैर कह दिया, ठीक है। उस वक्त जब हिंदुस्तानी बसों में बैठे हुए जायर हिंद के बॉर्डर से खरीदे हुए पकोड़े और आलू छोले खा रहे थे, तो अशफाक हुसैन ने फातिहाना निगाह मुझ पर डाली और बोला, खाना निकालूं? यह सुनकर दफतन मुझे शिद्दत की भूख लग गई। मैंने कहा, लाए हो? बोला, कैसे ना लाता? मैंने कहा, तो निकालो। उसने तले हुए आलू यूं निकालकर मेरे सामने रख दिए जैसे मुर्ख पुलाव हो। मैंने जो निवाला मुंह में डाला तो मेरा मुंह खुला का खुला रह गया। न उन आलुओं में नमक था और न मिर्च, और वो घी में नहीं बल्कि पानी में तले हुए थे, क्योंकि अशफाक हुसैन ब्लड प्रेशर के आरजे की वजह से घी से भी परहेज करता था। मेरा तो कबाड़ा हो गया। उस वक्त मैं जिंदगी में पहली मर्तबा रोटी रोटी के साथ खा रहा था, सालन के साथ नहीं। इससे तो पकोड़े ही कहीं अच्छे थे। साहिबो, क्या आपने कभी अखलाक की मार खाई है? नहीं खाई तो आप इसे नहीं समझ सकेंगे। उस वक्त मैं रोटी नहीं अखलाक की मार खा रहा था। फिर जो इत्तेफाकन मैंने हिंदुस्तानी कस्टम्स की तरफ देखा तो क्या देखता हूं कि हाउस के बरामदे में एक लंबा मेज बिछा है जिस पर खाने की चीजें चुनी हुई हैं, और हमारे लीडराने कराम मेहमानों की हैसियत से हिंदी अहलकारों के साथ बुफे लंच उड़ा रहे हैं। ये देखकर मेरे मुंह का निवाला और भी बदमजा हो गया। हाथ की रोटी छान बूरे में बदल गई। मेरी नजरों में माहौल धुंधला गया। सब्र तहमुल की धज्जियां उड़ गईं। अखलाक बेमानी लफ्ज बन गया। फ्रेंच रेवोल्यूशन की इब्तिदा कुछ ऐसे ही हुई होगी। कस्टम्स से फारिग होने के बाद हमें बस में बिठा दिया गया। बस बड़ी कुशादा थी, साफ सुथरी थी। उसका ड्राइवर भी सिख था, बांका सजीला सिख, जिसकी आंखों से मुसर्रत के शरारे निकल रहे थे। जब और अब में कितना फर्क था। जब सिखों के औसाफ तो यही थे, लेकिन उनमें बांकपन बहुत कम था। उनकी पगड़ी इस कदर तरहदार न थी। चेहरे पर सेहत तो थी पर इतनी चमक न थी। मैं बस के ड्राइवर को देखता रहा। शायद ये रंग और चमक प्रोफेशन की वजह से हो, शायद। दफतन हमारे आगे एक पुलिस वैगन आ निकली और ड्राइवर ने बस चला दी। मेरा सिलसिला ख्याल टूट गया। सड़क के दोनों तरफ हरे भरे खेत थे, ताहद नजर हरे भरे खेत। उनमें सिख किसान काम कर रहे थे। उनके बछड़े से जाहिर था कि सारी हरियाली उनके जोरे बाजू का नतीजा है। अटारी अटारी अटारी, मेरे साथियों ने शोर मचा दिया। सामने ऊंची अटारी पंजों के बल खड़ी हमें देख रही थी। कितना प्यारा लफ्ज है अटारी, कितना खूबसूरत नाम है। हवेली से जमींदार की बू आती है, जुल्म इस्तबदाद, धांधली, ऊंच नीच, मालिक हारी। अटारी में बू नहीं, सिर्फ हुस्न है, ऊंची, नाजुक, हसीन। रेलगाड़ी में जब मैं अमृतसर से लाहौर आया करता था तो अटारी पहुंचकर बड़े शौक से उस ऊंची इमारत की तरफ देखा करता था। अब वो इमारत इतनी ऊंची ना थी, इतनी हसीन ना थी, मगर अटारी के लफ्ज में वही हुस्न था, वही रंगीनी थी। जब मैं हैरान हुआ करता था कि यह नाम किसे सूझा, किसने इस गांव का नाम अटारी रखा। उन दिनों रेलवे स्टेशनों के नाम पर मैं अक्सर हैरान हुआ करता था। अमृतसर कितना खूबसूरत नाम था, अमृत का चश्मा। पठानकोट लाइन पर उससे आगे वीर का आता था, वो भी खैर काबिल कबूल था, शायद वो वीरका से बना हो, लेकिन किथू निगल, लाहौल वाला कोत, ये भी कोई नाम हुआ। जब भी मैं अमृतसर से बिटाले की तरफ जाता तो रास्ते में किथू निगल देखकर तमस्कुर से मेरी हंसी निकल जाती, क्या बेहुदा नाम है। एक दफा जब मैं रेलगाड़ी में बिटाले से अमृतसर आ रहा था तो किथू निगल के स्टेशन पर मैंने अपने एक हमराही से कहा, क्या आपने इस स्टेशन के नाम पर गौर किया है कभी, कितना मोहमिल नाम है किथू निगल। डब्बे में दूसरी तरफ से एक किसान बोला, बाबूजी स्टेशन का नाम तो बिल्कुल ठीक है जी, स्टेशन के उस तरफ जो गांव है उसका नाम है किथू, और स्टेशन के उस तरफ जो गांव है उसका नाम है नंगल। सरकार ने दोनों गांव के बीच में स्टेशन बना दिया, किथू नंगल नाम रख दिया कि किथू वाले भी बरतें, नंगल वाले भी बरतें। उस रोज गोया मेरी आंखों से पर्दा हट गया। फिर कई एक स्टेशनों के नाम वाजे हो गए, मसलन छांगा मांगा, राजा सांसी, चीचू की मलियां। मुझे याद है मैं रेल में सफर कर रहा था, आधी रात के वक्त गाड़ी एक स्टेशन पर रुकी जिसका नाम था चीचू की मलियां। उस जमाने में कुलियों की ड्यूटी थी कि रात के वक्त जब गाड़ी रुके तो स्टेशन का नाम बआवाज़े बुलंद बोलते रहे। गाड़ी रुकी तो कुली चिल्लाया, चीचू की मलियां। ये सुनकर मेरा एक साथी हड़बड़ा के जाग उठा, जेब में हाथ डालकर दुआनी निकाली और खिड़की से सर निकालकर चिल्लाया, भाई दुआनी की दे जाओ। मैंने कहा, जनाब आप क्या खरीद रहे हैं। वो बोला, चीचू की मलियां। मैंने कहा, भाई मेरे चीचू की मलियां तो स्टेशन का नाम है। वो मायूस होकर बोला, अच्छा, मैं समझा किसी फल का नाम है। तो मैंने कहा, चलो नया नया फल है, चख लो। दूर अटारी दो रोया दरख्तों की ओट से हमें यूं झांक रही थी जैसे गांव की कोई कच्ची कुड़ी कोठे पर चढ़कर बुनेरे से झांक रही हो।